रमाऊ मनमुटु पत्थर हुनेहरू, विश्वासघात गर्ने रहर हुनेहरू, रमाऊ मनमुटु पत्थर हुनेहरू, विश्वासघात गर्ने रहर हुनेहरू। एक दिन त सबैले मरेरै जानु छ, एक दिन त सबैले मरेरै जानु छ, मनभित्र मर्छु भन्ने डर हुनेहरू, विश्वासघात गर्ने रहर हुनेहरू। तिम्रा सबै सपना अपुरै हुनेछन्, तिम्रा सबै सपना अपुरै हुनेछन्, गन्तव्य नभएको सफर हुनेहरू, विश्वासघात गर्ने रहर हुनेहरू। कस्तो जादु गर्छन् कुन्नी, लट्ठै पारिदिन्छन्, कस्तो जादु गर्छन् कुन्नी, लट्ठै पारिदिन्छन्, नसालु र वैशालु नजर हुनेहरू, विश्वासघात गर्ने रहर हुनेहरू। यो संसार आज भोलि घातक बन्दैछ, यो संसार आज भोलि घातक बन्दैछ, होसियार स्वर्ग जस्तै घर हुनेहरू, रमाऊ मनमुटु पत्थर हुनेहरू, विश्वासघात गर्ने रहर हुनेहरू। बलिया आठ भुरुवा कैलाली घर भई हाल मुम्बईमा रहनुभएका अभागी मुकेश रेउलेको गजलसँगै पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुबासमा। आजको हाम्रो यात्रा रातिको 10 बजेसम्म रहनेछ। जाडो यामको चिसो बिहान थियो, मन्दिर छेउको हलभित्र केही समय पश्चात सुरु हुने प्रवचन सुन्न भक्तजनहरू बिस्तारै आउने क्रम बढ्दै थियो। बाक्लो न्यानो कपडाले सजिएर सबै एक आपसमा अभिवादन सत्कारको औपचारिकता पुरा गर्नमा व्यस्त देखिन्थे। म आफ्नो गाडीबाट निस्किँदा देखेको बेघर मान्छे अझै त्यही हल बाहिर भित्तामा आड लगाई पल्टिरहेको थियो। पातलो थोत्रो कोट, छोटो गलबन्दी टाउकोमा बेरेको सुतीको पाइन्ट अनि पुरानो फाटेको जुत्ता, जुत्ता 30 वर्ष पुरानो होला। खुट्टाका बुढियौला बाहिर निस्केका देखिन्थे, अनुहार घोप्टो पारेकाले यसै भन्न नसकिनी यस्तै 40 वर्षको होला। मलाई लाग्यो त्यो मान्छे बेघर हो र त्यहाँ सुतिरहेको छ। म भित्र पसेँ, भित्र अन्य मित्रहरूले को रहेछ, कहाँबाट आएछ आदि इत्यादि कुरा गरे पनि उसलाई भित्र बोलाउने चेष्टा कसैले गरेन, मैले पनि। केही क्षणमा प्रवचन आरम्भ हुने होला थियो, सबै प्रवचक आएर प्रवचन सुरु गर्लान् भनी प्रतीक्षामा थिए। यत्तिकैमा सबैको ध्यान ढोकातिर गयो, सोही बेघरे मान्छे भित्र पस्दै गरेको देखेर। त्यो बेघरे हिँडिरह्यो, रोकिएन, अगाडि स्टेजमा आफ्नो गलबन्दी र कोट निकाल्दा म झसङ्ग भएँ। हाम्रा प्रवचक हाम्रा अगाडि, त्यो बेघर मान्छे हाम्रै प्रवचक थिए। हलमा उपस्थित सबै भक्तजन स्तब्ध लज्जित, प्रवचकले धर्मग्रन्थ सानो पिर्कामा राख्नुभयो। भक्तजन आज के विषयमा प्रवचन भनी मैले सायद भन्नु नपर्ला। यदि तपाईँ मान्छेलाई तौलनुहुन्छ भने उनीहरूलाई प्रेम गर्ने समय तपाईँसँग कहिल्यै हुँदैन। माया त यस्तो होस्, माया त यस्तो होस्, माया टाढा जहाँ भैनी दुश्मन सारा संसार भैनी कैले न घटने हो कैले न छुटने हो माया त यस्तो हो माया त यस्तो धन संसारमै ठुलो मान्छे कुमान केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमान मन कहिले न दुखोस् माया त यस्तो हो कैले न घटने हो कैले न छुटने हो साखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा भित्कैले नमारो यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस्। यसका साथै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भयो। कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। कार्यक्रम प्रसारण गरिदिने सम्पूर्ण रेडियो स्टेसन वेबसाइट र ब्लगहरूप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ। अर्जुन चौपारी स्याङ्जा घर भई हाल उहाँकै शब्दमा मरुभूमिको छातीबाट रमेश प्रसाद अर्यालले लेखी पठाउनु भएको यो गजलसँगै निर्माता रन्सी र यो प्रस्तोता प्रदीप गिरीलाई बिदा दिनुहोस्। शुभरात्री। गर्न बाँकी केही छ र नबोलाऊ अब धेरै आँसुले नै भिजेको छु नरुवाऊ अब धेरै गर्न बाँकी के छ र नबोलाऊ अब धेरै आँसुले नै भिजेको छु नरुवाऊ अब धेरै एकोहोरो याद छाडी कतिन्जेल तडपाउँछौ एकोहोरो याद छाडी कतिन्जेल तडपाउँछौ आफ्नो मुटु यो ज्यानमा नसजाऊ अब धेरै आँसुले नै भिजेको छु नरुवाऊ अब धेरै नटुट्नु थियो ठुटो माया अझै बाँकी के रह्यो र नटुट्नु थियो ठुटो माया अझै बाँकी के रह्यो र के सपनी विपनीमै नतडपाऊ अब धेरै आँसुले नै भिजेको छु नरुवाऊ अब धेरै देख्दै हाँसो दुनियाँ त इष्ट मित्र मौन थिए देख्दै हाँस्यो दुनिया त इष्टमित्र मौन थिए आफन्तलाई टाढा पार्न नसुनाऊ अब धेरै आँसुले नै भिजेको छु नरुवाऊ अब धेरै गजलै भो मेरो भेटी मायाको त्यो मन्दिरमा गजलै भो मेरो भेटी मायाको त्यो मन्दिरमा खै त बर कि प्रसाद नफर्काऊ अब धेरै गर्न बाँकी केही छ र नबोलाऊ अब धेरै आँसुले नै भिजेको छु नरुवाऊ अब धेरै रितो रितो हुनु रहेछ आखिरमा माया पनि रितो रितो हुनु रहेछ आखिरमा माया पनि कहिले घाम कहिले पानी आधा आधी जिन्दगानी हो कहिले घाम कहिले पानी आधा आधी जिन्दगानी कहिले घाम कहिले पानी आधा आधी जिन्दगानी